एकै मनोहाटो अर्क छोरा एकै खोज हातमुख जोड्ने बाटो परदेशी नबना छिटै फर्के आउन यो साल रातो टिका लाउला दुख सुख गरी खाउला एकै मानो आठो फर्क छोरा एकै खोज हातमुख जोड्ने बाटो परदेशी नबना छिटै फर्के आउला रातो टिका लाउना ओ अर्को साल के हो के यो साल निबाट रातो टिका लाउना के पठाइदिउँ दुखी छु म बिरानो ठाउँबाट यसपालिको दसैँ तिहार जस तस काट बाबाकै हातबाट रातो टिका लाउँछु हो यो साल पानी त्यस्तै भयो बाँचे भने प्यारी अर्को साल आउँछु के पठाइदिउँ दुखी छु म बिरानो ठाउँबाट यसपालिको दसैँ तिहार जस तस काट बाबाकै हातबाट रातो टिका लाउँछु हो यो साल पानी त्यस्तै भयो बाँचे भने प्यारी अर्को साल आउँछु प्यारी अर्को साल आउँछु के गरौँ त आउन पाइ किन जन्मिएको घर नरुनु है बाबा लौरे आउँदा वर पर बाबाकै हातबाट रातो टिका लाउँछु हो यो साल पनि त्यस्तै हो बाजे भने तयारी अर्को साल आउँछु हो बाजे भने तयारी अर्को साल आउँछु संसार छाडी परदेशी नबना छिटै फर्के आउन हो अर्को साल के हो के यो साल निबाट रातो टिका लाउन छिटै आउँछु बाबा भन्दै गयो छोरा खाडी जान्छु के जै लाग्छ संसार छाडी परदेशी नबना छिटै फर्के आउन हो अर्को साल के हो के यो साल निबाट रातो टिका लाउन हो अर्को साल के हो के यो साल रातो टिका लाउन Thank you. तानी परदेशी नबना छिटै फर्के आउना रातो टिका लाउना दिदी रुन्छिन् भाइको मुख हेर्न पाइन भने बहिनीले नि आँसु झर्छ के गरौ खै तानी परदेशी नबना छिटै फर्के आउना रातो टिका लाउना अर्को साल के हो के यो साल निबाट रातो टिका लाउना हुन रहेछ सोचे जस्तो कमाउन नि पाइन दिदी बहिनी सम्झाइदिनु तिहार मनि आइन कै हातबाट रातो टिका लाउँछु हो यो साल पनि त्यस्तै भयो बाँचे भने तिहारी अर्को साल आउँछु हुन रहेछ सोचे जस्तो कमाउन नि पाइन दिदी बहिनी सम्झाइदिनु तिहार पनि आइन कै हातबाट रातो टिका लाउँछु हो यो साल पनि त्यस्तै भयो बाँचे भने तिहारी अर्को साल आउँछु हो यो साल पनि त्यस्तै भयो बाँचे भने तिहारी अर्को साल आउँछु